नमस्कार अनि नजिकै आएको नव वर्ष 2073 को हार्दिक मंगलमय शुभकामना कार्यक्रम ओजेलका खबर युनिटको तर्फबाट साथै व्यक्तिगत रूपमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट पनि नव वर्ष 2073 को हार्दिक मंगलमय शुभकामना स्वीकार्नुहोस्। समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबर गत हप्ता मेरो स्वास्थ्य अवस्थाका कारण प्रसारण गर्न नसकेकोमा क्षमा याचना गर्दै आज हामी 264 श्रृङ्खला लिएर आएका छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ गुल्मी पिपलधाराका युवाहरूको उदाहरणीय कार्यको स्थलगत रिपोर्ट र नियमित स्तम्भ जीवनको गोरेटोमा यस्तो कथा सुनाउने छौँ कि एक व्यक्तिको झन्डै 40 वर्षदेखि बन्द कोठामा जीवन। तबको पौनी एक घन्टा हामीसँगै रहनुहोला। श्रोता, गुल्मी पिपलधाराका युवाहरूले झैँ प्रत्येक गाउँका युवाहरूले सामाजिक कार्य गर्ने हो भने अब हरेक कुरामा राज्यको मुख ताक्नु पर्ने छैन। जहाँका युवाहरूले प्रवासमा कमाएको केही हिस्सा रकम सामाजिक क्षेत्रमा लगाएर गाउँमा एम्बुलेन्स सेवा सञ्चालन गरेका छन्, त्यो पनि एक वर्षको अन्तरालमा। यसर्थ अन्य गाउँका युवाहरूलाई पनि यस्ता सामाजिक कार्यमा प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस हप्ता हामी उक्त एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पिपलधारा पुगेका थियौँ। सुनौ, प्रसिद्ध नयाँ गाउँले पञ्चे बाजाका साथमा त्यस एम्बुलेन्स हस्तान्तरण कार्यक्रमको यो स्थलगत रिपोर्ट। मिठो असल तराम खोलाको हे मायाले सुनिनौ र बोलाको किन टोलाको गाउँले पञ्चे बाजासँगै म अब केही बेर एम्बुलेन्स हस्तान्तरण कार्यक्रमतर्फ श्रोताको ध्यान आकृष्ट गराउन चाहन्छु। चौधरी पत्रिका अध्यक्ष बालमजी सिंह यादव बेबचान दुबैया जोरदार ताली बजा दिनु होला। त्यसै गरी अब म सभापति को आज्ञा अनुसार कार्यक्रम लाई अगाडि बढाउन चाहन्छु। आज को हाम्रो कार्यक्रम को प्रमुख अतिथि ग्रहण गर्दिनु हुन गुल्मी जिल्ला का सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्ती जीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया जोरदार ताली बजा दिनु होला। नमस्कार, यहाँको शुभ नाम? मेरो नाम चेतनाथ खनाल। कति वर्षको हुनुभयो? 75 वर्षको। यो उमेरसम्म आइपुग्दा तपाईँले अलि गाउँमै एम्बुलेन्समा आवाज आवत गर्ने सक्ने हुनुभयो, तपाईँको विगतका केही अनुभवहरू होलान्, जस्तो बिरामीहरूलाई लैजाने क्रममा डोकोमा बोक्ने, डोलामा बोक्ने चलन थियो, कस्तो कस्तो अनुभवहरू छन् बताइदिनुहोस्। अब पहिल्यै अब हामीले पाल्पामा आएको थाहा पाइयो, त मासमा थिएन। अनि फेरि पाल्पामा बोकेर लाँदाखेरि डोकोमा पनि लगे, डोलामा पनि लगे, र औषधि गरेर लिएर आएँ। कोही बाँचे कोही मरे, हगि अघिको लागि सबै कुरा दुःख थियो, आउन जान बोकाउन पनि प्रशस्त खर्च लाग्थ्यो। अहिले गाडीको सुविधा भएपछि त धेरै आनन्द आएको छ मान्छेलाई। त्यसै यहाँ पनि अझ एम्बुलेन्स आयो भने सुनमा सुगन्ध भयो भन्ने हामीले सोचेका छौँ। हामीले गर्न त सकेका थिएनौँ, तर पनि हाम्रा सन्ततिहरूले विदेशमा रहेर पनि आफ्नो घाँस काटेर धेरै पैसा उठाएर जम्मा गरेर एम्बुलेन्स किन्नमा सफल भए, आज हामीलाई यहाँ हस्तान्तरण हुँदैछ। त्यसो भएको हुनाले हामीले यसमा सन्तोष अनुभव गर्दैछौँ। हुनसक्छ भोलि भएन हामी पनि बिरामी पढौँला, बाँच्ने आशा धेरै मान्छेलाई धेरै दिनसम्मको रहेको हुन्छ। त्यसो भएको हुनाले यसले सबैलाई सुविधा देला भन्ने आशा राखेका छौँ, र हुन पनि हुन्छ होला। यी वृद्धसँगै पिपलदारवासीहरू धेरै रमाउनु भएको छ, त्यसमा पनि विशेष गरेर महिलाहरू धेरै हसिन मुद्रामा देखेको छु। ती सबै महिला पात्रहरू मध्ये यहाँ एकजना बहिनी हुनुहुन्छ। नमस्कार, यहाँको शुभ नाम? नमस्कार, मेरो नाम लक्ष्मी हड्का। जस्तो यहाँका महिलाहरू पर्छ पीडाले छटपडिँदाखेरि तत्काल गाडी नपाउने, यस्ता तमाम समस्याहरू होला, त्यही बारे बताइदिनुहोस् न। हिजो बिहान हाम्रो चाहिँ गाडी नचल्दा र चाहिँ पहिल्यैदेखि नै हामी गाडी नचलेको अवस्थामा हाम्रो महिला दिदी बहिनीहरूले पीडा भोग्नु परेको थियो। प्रस्तुतिको बेलामा देखि लिएर र सम्पूर्ण बिरामी हुँदा, यहाँको आमा बुवा सम्पूर्ण दिदीबहिनीहरू बिरामी हुँदाखेरि हाम्रो महिलाहरूले साह्रै दुःख पाउनु भएको थियो, र धेरै महिलाहरूको ज्यान पनि गुमाउनु भएको थियो। पिपलधारा चौतारी विश्व सञ्जाल चौतारीले सहयोग गरेर चाहिँ एउटा एम्बुलेन्स आज चाहिँ हाम्रो पिपलधारामा हस्तान्तरण गर्दै हुनुहुन्छ, र त्यसमा हामी असाध्यै खुसी छौँ। र हाम्रो महिला दिदीबहिनीहरूले पनि अब धेरै सुविधा पाउनुहुनेछ र समयमै हस्पिटल पुग्न सक्नुहुनेछ भन्ने आशा राखेको छु। म चेतनाथ खनाल हाई रूपमा बेलायतको ग्रिनविच लन्डनमा बसोबास गर्छु। हामी गुल्मीबाट बेलायत गएर बस्ने गुल्मीको समाजलाई एकत्रित गरेर नन पोलिटिकल अर्गनाइजेसन एउटा थापना गऱ्यौँ, त्यो गुल्मी समाज युके भनेर थापना गऱ्यौँ। हामीले त्यहाँ बसेर पनि यो जिल्लालाई कसरी विकास गर्ने, जिल्लाको विकासमा हामी कसरी सहभागी हुन सक्छौँ भन्ने धारणा राखेर सबभन्दा पहिला हामीले आशा अपाङ्गलाई डिसेबलको क्षेत्रमा पनि हामीले हात हाल्ने भनेर आशा अपाङ्गलाई एउटा एम्बुलेन्स प्रदान गऱ्यौँ। त्यो लगत्तै हामी अर्को एक नम्बरमा दियौँ, यी लगायतका चारवटा एम्बुलेन्सहरू हामीले हस्तान्तरण गऱ्यौँ। अनि यहाँ हाम्रो त्यसैलाई लिएर हाम्रो यहाँ पिपलधारामा पढ्ने साथीहरूले पनि चासो देखा हुनाले पिपलधाराबाट बाहिर गएर विदेशमा काम गर्ने साथीहरूले पनि हामी म लन्डन हुँदै कोअर्डिनेटर गरेर यसलाई अगाडि बढाउँ भन्ने कुरा आएको हुनाले यसलाई पनि बढाउँ त भनेर उताबाट बेलायततिरबाट हामीले पनि पहल गऱ्यौँ। अनि सबै विश्वभरिबाट साथीहरूले पहल गर्नुभयो र चारवटा एम्बुलेन्सहरू हामीले गुल्मी समाज युकेको नामबाट बेलायतमा बस्ने गुल्मेलीहरूको एउटा सङ्गठन खोलेका छौँ। त्यही सङ्गठनबाट हामीले त्यहाँ हस्तान्तरण गरेको, त्यसैको उसबाट यहाँका साथीहरूले पनि चासो राखेको र हामी कम्युनिकेसनको आदान प्रदान भयो। र हामीले पनि यहाँको यो फेरि जियोग्राफिकल्ली अलिकत अरहाँचीको साइडको भाग भएको हुनाले हामीले 3 नम्बरमा पनि एउटा एम्बुलेन्स दिएका थियौँ जो धुरकोटमा कार्यरत छ। त्यसले चाहिँ यो भौगोलिक उसको कारणले त्यसले यो एरिया कन्ट्रोल गर्न नसकेका कारणले हामीले पनि यसलाई चाहिँ यो क्षेत्रलाई यहाँका मान्छेहरूले पनि त्यसको उपयोग गर्न पाउन् भनेर त्यहाँ सुरु गरेको। रामबहादुर खड्का, पिपलधार चौतारी सम्पर्क समिति विश्वविद्यालय गुल्मीमा गत 1 सालदेखि र सुरुवातमा हामी संस्थापन पक्ष पनि हो। सँगसँगै म युएमा रहन्थेँ, युएमा त्यहाँका सम्पूर्ण नेपाली जो पिपलधारवासी हुनुहुन्छ उहाँको संयोजकको रूपमा म काम गरिरहेको थिएँ, र अहिले पनि हाम्रो यस प्रोग्राम चलिरहँदा पनि म आर्थिक संयोजकको रूपमा अहिले काम गरिरहेको तत्काल। मैले एउटा यो उदाहरण दिन चाहन्छु कि हामी नेपालीहरूले पैसा कमाउनु मात्र ठुलो कुरा होइन, र अरूलाई सेवा कति दिन सक्छ भन्ने कुरा ठुलो कुरा छ। गाउँको सेवा गर्छु भन्ने हिसाबले म यो एम्बुलेन्स खरिद गर्न फर्स्ट डोनर गर्ने व्यक्ति पनि हो। यदि तपाईँहरूले एम्बुलेन्स खरिद गर्ने निर्णय गर्नुहुन्छ भने म तपाईँलाई डोनेसन फर्स्टमा उपलब्ध गराउँछु भनेर 20,000 रुपियाँ मैले डोनेसन गरेको थिएँ फर्स्टमा म नम्बर वानमा र यो कस्तो थियो भने हामी यो वाट्सएप एउटा हाम्रो यत्नै छ तपाईँलाई हामीले एउटा वाट्सएपबाट एउटा खेलचारी गर्दा कि हामीले जति पनि हामी पिउलाबाट बाहिरको युवा छौँ हामी पहिला हेलो हाई के छ कहाँ छ भन्नु मात्र टाइम पास गर्थ्यौँ नि तर हामीले अब केही गर्नुपर्छ है त्यहाँको विकासमा पनि हामीले केही सहयोग गर्नुपर्छ हामीले त्यहाँको राजनीतिक दल साथसाथै हामी पनि युवाहरूले के सहयोग गर्नुपर्छ भन्ने हिसाबले हामी राजनीतिक दल बुद्धिजीवी सबैसँग हामी कोअर्डिनेट गरेर अहिले यो अहिलेसम्म आउनुको उपलब्धि सबैलाई दिन चाहन्छु म नमस्कार यहाँको शुभ नाम म अर्जुन गेवाली गुलमी पिपलधारा जुम्लादे तपाईँ पत्रकार पनि हुनुहुन्छ कि हजुर कुन मिडियामा हुनुहुन्छ म बुजुल एफएम र तिलोतमा दैनिक बुजुल यो हस्तान्तरण कार्यक्रममा आउनु भएको छ स्थानीयवासी भएको नाताले प्रवासमा रहेका जसले यो प्रयास गरे उहाँहरूलाई के भन्न चाहनुहुन्छ र यस्तै देखासिकी गर्नका लागि अन्य दाजुभाइहरूले के भन्न चाहनुहुन्छ वास्तवमा पछिल्लो क्रममा देशको परिदृश्य हेर्ने हो भने लाखौँ युवाहरू परदेशमा गएका छन् होइन परदेशमा गए पनि तिनको शरीर परदेशमा रहन्छ मन चाहिँ नेपालमै र आफ्नो मातृभूमिमा रहेको अवस्था छ तर विविध कारणले मातृभूमिको सम्मान र मातृभूमिको सेवाको लागि उनीहरूले गर्न सकिरहेका छैनन् त्यो अवस्थामा पिपलधाराका युवाहरू जो विदेशमा गएर बसिरहेका छन् आफ्नो रोजीरोटी र आफ्नो लालावालाको उज्जवल सपना पुरा गर्नको लागि दुई गाँस जुटाउनको लागि गएका छन् उनीहरूले आफूले कमाएको केही अंश समाजसेवाको लागि र आफ्नो जन्मभूमिमा रहेका त्यहाँका जनताको सेवाको लागि चाहिँ समर्पित भएका छन् यसको उदाहरण हो एम्बुलेन्स हस्तान्तरण जसले गर्दा विदेशमा रहेका उनीहरूको अभिभावक उनका बुवा आमा उनका दाजुभाइ दिदीबहिनीहरू पक्कै पनि एउटा उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने यसको उद्देश्य हो यो एउटा म्यासेज एउटा सन्देश के हो भने पुरा देशभरि मात्र होइन सबै ठाउँ यसले चाहिँ एउटा म्यासेज दिन सक्छ किनभने बाहिर रहेर पनि गर्न खोज्यो भने चाहिँ जे पनि सम्भव छ भन्ने कुरा चाहिँ यसले सन्देश दिन खोजिरहेको छ हजुर म पिपलधारा स्वास्थ्य चौकी इन्चार्ज प्रेम खनाल हुँ पिपलधारामा हाम्रा धेरैचोटि जाने विभिन्न स्वास्थ्य समस्याहरू परे हामी चाहिँ बाटोले पनि जिल्लाबाट अलि टाढा रहेको अवस्था र हामी अर्घाखाँचीको नजिक रहेको अवस्थाले गर्दा हामी चाहिँ अलि यो यातायातमा अलिक गाह्रो भएको थियो हामी कहाँ एम्बुलेन्स थिएन हाम्रो यो एरियामै थिएन यसैको ऊ अनुसार चाहिँ यहाँका युवा साथीहरूले मसँग सल्लाह गरेर विदेशमा बस्ने साथीहरूले हामी स्वास्थ्यमा केही सुधार गर्न चाहन्छौँ हामीले चाहिँ एम्बुलेन्स खरिद गर्छौँ के गरौँ भन्ने कुरा गर्नुभयो अनि चाहिँ एकदम राम्रो कुरो तपाईँहरूले राम्रो यो रचनात्मक कुरो गर्नुभयो ल ठिक छ तपाईँहरूलाई मैले के सहयोग गर्नुपर्छ भनेर चाहिँ मैले पनि उहाँहरूलाई गरेँ यसको फलस्वरूप निरन्तर एक वर्षको प्रयासपछि अहिले चाहिँ हामी कहाँ एम्बुलेन्स प्राप्त भएको छ यो अब हाम्रो हेगमा चाहिँ एम्बुलेन्स छैन हाम्रो स्पेसल यो खोलाबारीको तिनवटा गाविस गुल्मी जिल्लाको नयाँ गाउँ पिपलधारा र हाडे प्लस खन अनि अर्घातोस गाविस यी अर्घाँचीका तिनवटा गाविस गरिकन छवटा गाविसलाई हामी सेवा दिने जमर्कोमा छौँ प्रेम खनालजी जस्तो प्रवासमा रहेका नेपालीहरूले त त्यति सहयोग गर्नुभयो त्यसका अलावा जस्तो काठमाडौँ स्थानीय तहमा रहेर सम्झिनु पर्ने सहयोगदाताको नाम बताइदिनुहोस् प्रवासमा बस्ने साथीहरू स्पेसल्ली कमलजीसी अध्यक्ष कृष्ण खनाल जापान हुनुहुन्छ त्यसै गरी चाहिँ रविन महत युकेमा हुनुहुन्छ अनि महेन्द्र गौतम कोरिया हुनुहुन्छ लगायत रामबहादुर खड्का युएमा हुनुहुन्छ उहाँहरू साथीहरूले त धेरै पहल गर्नुभयो फलस्वरूप चाहिँ हामीले एम्बुलेन्स पाएका छौँ अब हामी यसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नेछौँ धेरैभन्दा धेरै सेवा दिनेछौँ त्यसको अलावा हामीलाई यो एम्बुलेन्स भित्राउनको लागि बिचमा देशमा नाकाबन्दी भएको कारणले कहिले गाडी वीरगन्ज गयो अनि वीरगन्जबाट फेरि फर्काएर भैरवा ल्याउनु पर्यो धेरै समस्या भयो यसको लागि चाहिँ स्पेसल्ली मैले सम्झिनै पर्ने नामहरू खास गरिकन काठमाडौँमा हाम्रो आदरणीय नारायण थापा दाई उहाँ गृह मन्त्रालयको उपसचिव हुनुहुन्छ उहाँले हामीलाई धेरै सहयोग गर्नुभयो त्यसै गरी कमलजीसी हुनुहुन्छ कमल टुर एन्ड ट्राभल्स काठमाडौँ उहाँले पनि हामीलाई धेरै सहयोग गर्नुभयो त्यसै गरी अझ हाम्रो जिल्लाभन्दा बाहिरको साथी स्पेसल्ली श्याम ओलीजी हुनुहुन्छ श्याम ओली राष्ट्रिय स्वास्थ्य कर्मी सङ्घ केन्द्रीय उपमहासचिव हुनुहुन्छ उहाँले हामीलाई धेरै सहयोग गर्नुभयो एम्बुलेन्सको लागि उहाँले धेरै चाहिँ पटक पत्रहरू बनाउने मन्त्रालयमा भिड्ने मन्त्रालयबाट चाहिँ पत्र निकालेर चाहिँ यो उसलाई यातायातलाई अथवा चाहिँ भन्सारलाई दिने काम गर्नुभयो त्यसको अलावा हाम्रो बुटोलमा बस्ने साथीहरू स्पेसल्ली प्रेस युनियन रूपन्देहीका अध्यक्ष विक्रम खड्काज्यू त्यसै गरी हाम्रो अर्जुन गेवालीज्यू लगायत त्यसै गरी विदेशमा बस्ने चाहिँ हाम्रो चेतनाथ खनाल जो हुनुहुन्छ युके समाज गुल्मीका कानुनी सल्लाहकार उहाँले संस्थागत रूपमा सबभन्दा धेरै रकम 1,01,000 जम्मा गरेर हामीलाई दिनुभयो यसको फलस्वरूप आज हामी चाहिँ हातमा एम्बुलेन्स पायौँ मेरो नाम हरिबहादुर थापा पिपलधारा हेल्थ पोस्टको अध्यक्ष अनि यहाँले म चाहिँ सामाजिक रूपमा काम गर्दै गर्दा नेपाली काङ्ग्रेस पार्टी सभापति पनि छु र हामीलाई यो एम्बुलेन्स चाहिँ पिपलधारादेखि बाहिर बस्ने साथीहरूले र पिपलधाराको साथीहरूले जुन खालको चाहिँ सहयोग गर्न खोज्नुभयो अनि त्यो सहयोगलाई हामीले सेयर गर्ने भनेर हाम्रो हेल्थ पोस्ट इन्चार्ज प्रेम खनाल म अनि यो पूर्व अध्यक्ष बारम थापासँग मिलेर हामी काठमाडौँ पुग्यौँ भन्सार छुट गर्ने कामहरू भयो र त्यो सबै कुराहरू मिलाएर अहिले हामी एम्बुलेन्स प्राप्त गरेका छौँ मान्छेहरू धेरै खुसी भएका छन् यो चाहिँ पिपलधारा गाउँ विकास समितिसँग जोडिएका गाविसहरू हाडे छ अनि अर्खाची जिल्लाको खन्दा र खन छ नयाँ गाविस गुल्मीकै हो मरिङ गाविस अर्खाचीकै हो यी चार पाँच गाविसहरूले यसलाई प्रयोग गर्ने जमर गर्न गर्नुभएको छ प्रवासमा रहेका पिपलदारवासीलाई के भन्न चाहन्छु म उहाँहरूलाई यो मात्रै होइन धेरै काम गर्न बाँकी छ उहाँहरूले अझै पनि काम गर्नुपर्छ जसरी उहाँहरूले सुरुमै यो चाहिँ खालको चाहिँ काम गर्नु हो यसले हामीलाई धेरै सहयोग पुऱ्याएको छ र अरू पिपलधारा गाविसभित्र गर्नुपर्ने विकास कामहरू धेरै भएकोले यी कामहरूमा उहाँहरूको पुनः सहयोग गर्दै र यो विश्व सञ्जाललाई अझ बलियो र भरपर्दो बनाएर अगाडि बढ्न म आग्रह गर्न चाहन्छु